पनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ। यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र कार्यक्रममा यो समयमा तपाईँलाई टेलिफोन मार्फत हामी स्वागत गर्ने गर्दछौँ। 0556 63 332 र 0556 63 333 यो बाटो भएर आज पनि तपाईँलाई खुल्ला गरिसकेका छौँ। आज हामी पुराना नेपाली फिल्मका गीतहरू बजाएर तपाईँलाई थोरै भए पनि मञ्चन दिने तत्क्रममा जुटिराखेका छौँ। ढिला नगरिकन कार्यक्रममा कोही हुनुहुन्छ भनेर विष्णु दाइले इसारा गरिरहनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँदेखि को बोल्नु भयो रे? कोराक एकबाट राम तामाङ। कोराक एकदेखि राम तामाङ। रामजी सुनाउनुहोस् नयाँ नौलो खबर। सबै ठिकै भन्नुभयो दादा, पानी पर्न लागेछ। पानी पर्न लागिरहेछ। अनि खाजा खानुभयो? भइसक्यो भन्नु पर्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? पहिला हजुरलाई धन्यवाद, अनि घर परिवारलाई, अनि सीता लामा, रमेश, अनि वीर विकास, अनि चिन्नी नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ रामजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कुराक एकदेखि राम तामाङ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन, घर परिवार र इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि रूपचन्द तामाङ। हजुर। अनि के छ नयाँ नौलो खबर तपाईँको? सबै ठिक छ दादा, हजुरको? हाम्रो पनि सबै ठिक छ। रूपचन्दजी अचेल त तपाईँ हराउनु भएको जस्तो लाग्छ नि त मलाई त। घरमै हुनुहुन्छ, नत्र म त ठ्याक्कै रूपचन्दजी हराउनु भएको भए म सूचना दिइहालौँ कि रेडियोबाट भनेको कि। हुन्छ नि त दादा, फोन गरिहाल्छु नि, हरायो। अनि खाजा खानुभयो? भएन दादा, हजुरको? हाम्रो भइसक्यो, आज हामी चाहिँ चाँडै भयो जस्तो छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, प्रार्थिक दादालाई, अनि अर्पण हुने लागि, अनि मेरो साथीहरू अशोक, प्रजल, कुमार, प्रवीण, अनि तिलक, अनि मेरो सम्झना दिदीको लागि, अनि भाउजू लागि, रूपचन्द भन्ने चिने नचिने सम्पूर्ण लागि दादा। हुन्छ रूपचन्दजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन र इष्टमित्रहरूलाई सधैँ समर्पण गर्नुहुन्छ। त्यो पनि यस्तै गरी आफ्ना आफन्तजन इष्टमित्रहरूलाई समर्पण गर्न चाहनुहुन्छ भने 0556 63 332 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सविता आर्याल। के छ तपाईँको नयाँ नौलो खबर सविताजी? सबै ठिक छ दाइ, हजुर हाम्रो पनि सबै ठिक छ। अनि तपाईँ मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ, होइन? फर्स्ट टाइम र तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा र रेडियो अर्पणको तर्फबाट तपाईँलाई स्वागत छ। हजुर धन्यवाद। र कार्यक्रममा आउनु भने स्वागत गरेपछि भाग्नु भएन नि फेरि पछिको दिन हुन्छ। हामी केही छिन पछाडि नेपाली फिल्मका पुराना गीतहरू बजाउँछौँ, त्यो गीत मार्फत चाहिँ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ सविताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट सविता अर्याल आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन, घर परिवारलाई, तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कोही साथी आउनु भएको थियो तर पनि उहाँसँग राम्रो कुराकानी गर्न पाएनौँ। र अब पनि एउटा रमाइलो नेपाली फिल्मको गीत सुन्ने बेला भएको छ, नेपाली फिल्म रहेको छ आफ्नो मान्छेबाट, हिन्नती चाहिँ यो माया सलल सलल भन्ने गीत अबको क्रममा तपाईँको लागि। हिम्मती छो माया कलल कलल पहाड़ आई छे के पन सलल सलल उड़ायो मेरो मन तिम्रे मायाले उड़ायो मेरो मन तिम्रे मायाले पहाड़ आई छे के पन सलल सलल चंदन माती निहराओ तू बोझे धरती माती में समाओ मत धागो मात्र ही तीन मोती हो मत फूल पूजा को दैवती में हो चिसो हवाले उड़ायो मेरो मन तिम्रे मायाले उड़ायो मेरो मन तिम्रे मायाले हिम्मत झयो माया कलल कलल पहाड़ आई छे के पनि सलल सलल रेडियो अर्पण 104.5 मेगाहर्ज प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज कार्यक्रम अर्पण समर्पणमा हामी रहिराखेका छौँ। आज यो मङ्गलबारको दिनमा चाहिँ हामी नेपाली फिल्मका पुराना गीतहरू बजाएर तपाईँहरूलाई मञ्चन दिने तत्क्रममा जुटिराखेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। यसको लागि दुईवटा टेलिफोन हामीले खुला गरिसकेका छौँ, 0556-363-332 र 0556-363-333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हेलो नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट बाटुल लामा। कोराकबाट बाटुल लामा। हजुर बाटुलजी, तपाईँ त धेरै हराउनु भयो त। होइन दादा, फोनै लाग्दैन त्यही। बाटुलजी म चाहिँ हराउनु भएको जस्तो लागेको कि। होइन होइन, हराउँदिनँ हराउँदिनँ। अनि खाजा खानुभयो? खाइसक्यो। हजुर हाम्रो पनि भइसक्यो छ, सँगसँगै भए जस्तो छ होइन आज त। हजुर हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसले सम्झिनु? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि कन्ट्रोल रुमको दादाको लागि, अनि मेरो भाइ सन्तोष सन्देश, दाई राजु बाबुराम कुबेर, मेरो बहिनी सुमित्रा, अनि बुहारीहरू मम्मी बाबाको लागि, अनि मलाई बाटुले भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि। हुन्छ बाटुलेजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। हजुर दादा नमस्कार। त्यति बेला कोराकबाट बाटुल लामा आउनु भएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पर्साबाट के भन्नुभयो रे? विज्ञान हजुर, तपाईँको नयाँ नौलो खबर के छ विज्ञानजी? सब ठिकठाक छ, व्यापार व्यवसाय कस्तो छ? व्यापार व्यवसाय कस्तो छ तपाईँको भनेको मैले? तपाईँको व्यापार व्यवसाय चाहिँ कस्तो छ भनेको मैले? एकदम झकास छ। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? फेभरेट हो। हामी केही छिन पछाडि नेपाली फिल्म, पुरानो नेपाली फिल्मको एउटा गीत बजाउँछु, त्यो गीत मार्फत चाहिँ को कसलाई सम्झिन चाहनुहुन्छ? मेरो साथीहरू अनि मारीबाट आउने प्रेम कुमारी चौधरी, अनि वीरेन्द्र आउने दिनेश, अनि सनाबाट आउने रविना, नविना, सविना, पश्चिमा, रिना, मुना, हुन्छ विज्ञानजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पर्साबाट विज्ञान श्रेष्ठ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन, घर परिवार, इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास लामा। अनि बिन्दासजी, तपाईँ त धेरै दिन हराउनु भयो त। अनि तपाईँले खाजा खानुभयो? हाम्रो पनि भइसक्यो, आज सँगसँगै भयो जस्तो छ, होइन तपाईँ र मेरो? हुन्छ, हामी केही दिन पछाडि एउटा पुरानो नेपाली फिल्मको गीत बजाउँछौँ, त्यो गीत मार्फत चाहिँ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ बिन्दाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो र आफ्ना इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउँदै गर्न चाहनुहुन्छ भने 0555-63-332 0555-63-333 बाटो हामीले खुल्ला गरिसकेका छौँ। अब नि एउटा पुरानो नेपाली फिल्म सुख दुःखबाट यो गीत राख्छौँ, कहिले हँसाउने कहिले रुवाउने तर हामी ईश्वरसँग किन रिसाउने, अबको क्रममा तपाईँको लागि। भगवान तिमी मान्छे भइहेर, भगवान तिमी मान्छे भइहेर, धरती मोलिलेर नरन, धरती मोलिलेर कहिले हँसाउने संग किन रिसाउने, सुख दुख चौतारी हो जीवन बिसाउने, सुख दुख चौतारी हो जीवन बिसाउने, कहिले हँसाउने कहिले रुवाउने। कहिले हँसाउने कहिले रुवाउने तर हामी ईश्वरसँग किन रिसाउने, यो मिठो गीत राख्यो, सुख दुःख नेपाली फिल्मको थियो र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने गीत मार्फत तपाईँ आफन्तजन, घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0555-63-332 र 0555-63-333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा प्रजा। अनि ताराजी, तपाईँले खाजा खानुभयो? कार्यक्रम सुनेर बसिरहेको, खाजा खाने बिर्सेछ होइन त? अनि आजको दिन कसरी बितिरहेछ? यतिकै बसिबस्छौ? हुन्छ, हामी केही दिन पछाडि एउटा नेपाली फिल्मको पुरानो गीत बजाउँछ, त्यसमार्फत तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्छ आउनु भएको थियो, आफ्नो आफन्त जन इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ र हामीलाई पनि दिनदिनै सम्झिरहनुहुन्छ र कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, आरामै छु। मेघनाथजी तपाईँ के छ, नयाँ नौलो खबर? लाइन छैन, आज त टिभी हेर्न पाएन जस्तो छ, होइन? हजुर, अनि खाजा खानुभयो? भर्खर सँगसँगै भयो जस्तो छ, होइन? हाम्रो तपाईँ राम्रो। अनि हामी केही छिन पछाडि एउटा पुरानो नेपाली फिल्मको गीत बजाउँछौँ, तपाईँ त्यस मार्फत कसरी सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो भने छुट्टिन्छु, नमस्कार। यति बेला रनपाबाट मेघनाथ नेउपाने आउनुभएको थियो र आफ्ना इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। अब भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर मलाई विष्णुदाले इसारा गरिरहनु भएको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो, www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अनि फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकदेखि राम तामाङ, कुराकबाट रूपचन्द तामाङ, र पदमपुरबाट सविता अरियाल, र कोराकबाट बाटुल लामा, पर्साबाट विज्ञान श्रेष्ठ, पदमपुरबाट बिन्दास लामा, भण्डाराबाट तारा पर्सा, अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो रनपाबाट मेघनाथ न्युपाने। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मेरो आवाजलाई रेडियो शेर्षमा पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै यो नेपाली फिल्म माया नमाराको टिकुली है मेरा टाला टालालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै साथी दिवस मगर पनि बिदा हुन्छु, नमस्कार। मेरो